ستنام شری واہ گرو صاحب جی راگ بلاول محلہ پنجوا نرمل من ہو जन्म मरण दुख काटिए प्यारे चूके जम की काने तेना परापत दर्शन नानक राखन का तुम एक